प्रिये तिमी आयो हेर मानी धाए को बेला तिमीला के भन्ने मन थियो सकिन लामो तिम्रो केश हेर फरफराए झै लाग्यो तिम्रो हत्केला चुम्न खोज्थे सकिन जुनेली रातमा हात थियो सपनी पुरहेछ अब धेरै न सताऊ मेरो बिपनीमा प्रिय तिमीले छोयो हेर मरिसाएको बेला तिमीलाई कुर्नु कुरेको थिए सकिन कुर्न फुर्सद मेरो छैन तिमीले भनेको समयमा निधाउन र पिउझनालाई सकिन्छ हँसी बस्छु तिमी लाज फकाउनलाई छोप्न खोज्छु कुरा बितेका यही कुरा दोहोऱ्याइरहन्छौ कहिले तिमीलाई अब धेरै न सताऊ मेरो अङ्गालोमा अब धेरै न सताऊ मेरो बिपनीमा